हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र रिजन अनि म छु तपाईँकै लोकभाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण शुभ साँझ। हरेक दिन साँझ 7 बजेदेखि करिब करिब 7:30 बजेसम्मको समयलाई लिएर हामी उपस्थित हुने गर्दछौ र यो समयमा तपाईँका लागि मिठा मिठा भाकाहरू राख्ने गर्दछौ, जुन भाकाले तपाईँको दिनभरको थकान मेटाउनेछ। त्यही उद्देश्यका साथ कार्यक्रम अर्पण शुभ साँझको अर्को एउटा नवीनतम श्रृङ्खलामा तपाईँहरूसँग रहनका लागि हामी उपस्थित भएका छौँ र व्यवसायमा तपाईँ पनि जोडिन सक्नुहुन्छ। 0556-63-332 अनि 0556-63-333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला छ। कोही मित्र हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? दिपेन्द्र तामा। के छ दिपेन्द्रजी, हाल खबर सुनाउनुहोस्। स्कुलमा जाने, घर आउने, घरमा बस्ने दादा। यस्तै छ है। हजुर। अनि दिपेन्द्रजीले खाना खानुभयो कि खानु भएको छैन? खाना खाइसके अनि हजुरले दादा। मैले चाहिँ छैन दिपेन्द्रजी, मैले त स्कुलबाट आइपुगेपछि घरमा आइपुगेपछि खाएको भयो दादा। ठिकै छ, कसलाई सुनाउने? सर्वप्रथम हजुरको लागि, अनि राज दादा, अनि विष्णु दादा, अनि अर्पण होलीलाई, अनि मेरो घर पुरहरूलाई, अनि मेरो साथीहरू तिलक तामाङ, अनि प्रवीण तामाङ, कुमार तामाङ, अनि प्रेम स्याङ्बो, अनि रमेश तामाङ, अनि सेरे डिमडुङ, अनि मेरो अङ्कलहरू प्रमोद तामाङ, अनि इमान सिंह तामाङ, अनि नारायण सिंह तामाङ, अनि आयत सिंह चेपाङ, अनि बुद्धिमाया चेपाङ, अनि मलाई दिपेन्द्र भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छु। नमस्कार। नमस्ते दादा। खुराक साथबाट दिपेन्द्र तामाङ आउनुभयो, सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउनु भयो। तपाईँ पनि आउनुहोला भन्दा भन्दै कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यति बेला मैले पाइसकेको छु, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार। चण्डी भन्ज्याङबाट एलिसा गुरुङ। अनि एलिसाजी, चण्डी भन्ज्याङतिरको खबर के छ? सबै ठिक छ दादा, सबैजना आरामै हुनुहुन्छ है? हुन्छ, कसलाई सम्झने? हुन्छ एलिसाजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। आउनुभयो एलिसा गुरुङ चण्डी भन्ज्याङबाट, र एलिसा भनेर चिनी नचिनी सम्पूर्णको लागि भनेर आफ्नो सम्झना पनि व्यक्त गर्नुभयो। यति बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा फेरि पनि मैले पाएँ यहाँनिर, उहाँसँगै कुराकानी गर्नपट्टि लागौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुमरोजबाट सुनिता। सुनिताजीसँग कुराकानी गर्न नपाएको अलिकति लम्बियो कि समय? अनि के छ सुनिताजी, कुम्रोजतिरको खबर सुनाउनुहोस्। भनेपछि चिसो हावा चलेपछि त गर्मी महिनामा त त्यो एकदमै राम्रो हुन्छ है। हजुर। हुन्छ सुनिताजी, कसलाई सुनाउने अब बज्ने भाका? हजुरलाई धन्यवाद। निजन दाईलाई, अर्पण हो युनिटलाई, मेरो बाबा मम्मी दिदी बिनाजु, अनि प्रेम कुमारी, अनि राधा कुमारको लागि, अनि मलाई तिमी नजिन सम्पूर्णलाई। हुन्छ सुनिताजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। नमस्कार। सुनिता आउनु भएको थियो कुम्रोजबाट, उहाँसँग कुराकानी गरेँ। यति बेला भाका अगाडि सानो बेला भएको छ, मिठो भाका तपाईँको लागि। Come on. सुमधुर भाका यहाँनिर अगाडि सार्यौं विष्णु खत्री अनि विष्णुमाझीको आवाजमा कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाईमा तपाईँसँगै कुराकानी गरिरहेका छौं र यति बेला कोही मित्र फेरि पनि कार्यक्रममा सहभागिताका लागि उपस्थित भइसक्नु भएको छ भन्ने इसारा मैले पाइरहेको छु। उहाँसँग कुराकानी गरौं। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कहाँबाट भन्नुभयो? दारेचोकबाट। हजुर को बोल्नु भयो दारेचोकबाट? अस्मिता चेपान। अस्मिता चेपान। हजुर के छ अस्मिताजी हालखबर? ठिकै छ तपाईँको? हाम्रो पनि एकदम ठिक छ। अनि अस्मिताजी दारेचोकतिर के भइरहेछ उन्नति प्रगति? ए ठिकै छ तारा अहिलेसम्म। अहिलेसम्म ठिक छ है? हजुर हुन्छ। क कसलाई सम्झने आज? सम्पूर्णलाई हुन्छ आउँदै गर्नु होला भने छुट्टिन्छ। नमस्कार। नमस्कार। अस्मिता चेपाङ आउनुभयो दारीचोकबाट। सम्पूर्णको लागि मिठो सम्झना व्यक्त गरिसक्नु भएको छ र तपाईँ विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 0556363332 अनि 0556363333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला छन्। कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म हट्टीचलबाट रिनुका। तपाईँको आवाज मैले स्पष्ट सुन्न सकिन। सुन्नु भएन? कहाँबाट को बोल्नुभयो? म हट्टीचलबाट रिनुका। हट्टीचलबाट रिनुका? हजुर। के गर्नुहुन्छ रेणुकाजीले? बसी बसाई मात्रै छ है? हजुर। हाम्रो पनि एकदम ठिक छ। हट्टीचल भनेको नवलपरासी पर्यो रेणुकाजी? हजुर नवलपरासी हो दादा। हुन्छ, क कसलाई सम्झने आज कार्यक्रम मार्फत? तपाईँहरूलाई धन्यवाद। अनि मेरो विदेश भएको भाइ, मेरो बाबा आमा, अनि मेरो दिदी साथीहरू के अरे गीता बाल कुमारी, सम्झना सुनिता भनेर है दादा, अनि मलाई रेणुका भनेर चिन्दिन चिन्ने सम्पूर्ण लागि। हुन्छ रेणुकाजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। हुन्छ नमस्ते। आउनु भएको थियो रेणुका हात्तीसारबाट। सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ। त्यति बेला फेरि पनि भाका सुन्ने बेला भएको छ। यो पृष्ठभूमिमा गुन्जिएको मिठो भाका तपाईँका लागि। छोड़ना बौलाई पैसा चाहिए रे घर घर डेरी जति सुन्यौ उति सुनौ सुनौ लाग्ने अनि मर्मस्पर्शी भाका यहाँनिर मैले अगाडि बढाएँ। परदेश भन्ने बित्तिकै, विदेश भन्ने बित्तिकै पैसा फल्ने बुटो छ भन्ने प्रवृत्ति जुन यहाँ नेपालमा रहनेहरूका लागि हुन्छ, त्यसप्रति तिखो व्यङ्ग्य साथमा एउटा परदेशीको जिन्दगीको मार्मिकतालाई यस भाकाले प्रष्टसँग टिपेको छ, उठाएको छ। मिलन लामाको आवाजमा तपाईँले सुन्नुभयो बाबुलाई पैसा चाहिया छ रे घर घडेरी जोड्न। यहाँनिर कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाई हो। 0556 63 332 र 63 333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहने गर्दछ। यति बेला कोही मित्र आइसक्नु भएको छ भन्ने इसारा यहाँनिर। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट निरा रुम्बा। के छ निराजी हालखबर? राम्रै छ है। अनि निराजी कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने आज? हजुरलाई धन्यवाद। मेरो मन बुवालाई अनि विदेश हुने दायरा दिदीलाई, हजुरआमालाई, मामा माइजीलाई अनि दिदी भेनाजीलाई, यस्ता पाखरिन अनि रोजिना अनि मेरो साथीहरू रसमा माया वीर माया गोमा अनि मलाई निरा भने चिनी नचिने सम्पूर्णलाई। हुन्छ निराजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। रुम्बा कोराकबाट आउनुभयो, सम्पूर्णको लागि मिठो सम्झना व्यक्त गर्नुभयो। यो क्षणमा तपाईँ पनि आउन सक्नुहुन्छ 0556 63 332 अनि 0556 63 333 यो दुईवटा नम्बर हामीले तपाईँको लागि खुल्ला गरेको नम्बर हो। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइमा छौँ। कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकबाट सम्झना लामा। हजुर। के गर्नुहुन्छ सम्झनाजीले? बसी बस आउँछ है। हजुर। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने अब बज्ने भाका मार्फत? हजुरलाई धन्यवाद। अनि घर परिवारको लागि अनि मलाई सम्झना भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा। हुन्छ सम्झनाजी, आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्ते। आउनु भएको हो सम्झना लामा खुराकबाट। सम्पूर्णको लागि सम्झना अगाडि बढाएर विदा भइसक्नु भएको छ, तपाईँ पनि आउनुहोला कार्यक्रम अर्पण शुभ साँझमा सहभागिता जनाउनको लागि। हामीले अगाडि बढाउने भाका मार्फत आफ्नो आफन्तजन घर परिवार सम्पूर्णको लागि सम्झना अगाडि बढाउनका लागि यति बेला कोही मित्र आइसक्नु भएको छ, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोराकदेखि सुकलाल लामा। अनि सुकलाल जी के छ हाल खबर? बसी बसौ मात्रै छ। हुन्छ, कसलाई सम्झने आज? मेरो घरको परिवारलाई, अनि रमेश भाइलाई, अनि वीरबहादुर दादालाई, अनि भाउजूलाई, अनि शेरबहादुर भाइलाई, सुकलाल भन्ने चिन्ने नचिन्ने त मन दादा। हुन्छ सुकलालजी, आउँदै गर्नु होला, अहिले पनि छुट्टिन्छ। नमस्कार। आउनु भएको थियो शुक्ला लामा कुराकबाट, र जम्मा जम्मी आठजना मित्रहरूसँग आज हामीले कुराकानी गऱ्यौँ। कार्यक्रमको अन्त्यमा छौँ। कुराक साथबाट दिपेन्द्र तामाङ आउनुभएको थियो, चन्डी भन्ज्याङबाट एलिसा गुरुङ, कुमरुजबाट सुनिता, दारीचोकबाट अस्मिता चेपाङ आउनुभएको थियो, हात्तिसारबाट रेणुका आउनुभएको थियो, कुराकबाट निरा रुम्बा, कुराकबाटै सम्झना लामा, अनि कुराकबाटै शुक्ला लामा आउनुभयो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो या आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र यति बेला एउटा सानो सानो यसै भाकालाई पृष्ठभूमिमा छाड्दै एटिन्जेलसम्म प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र रिजनलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य बिदा हुन्छु। नमस्कार। को दर्पण सुन्नु होला रेडियो अर्पण। कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ, आकर्षक कपडा